विषय तथा आटकन राज्य पक्षे भूमिका मिटुगु खानी मर्नी आटकन उकेत सार्वजनिक तक यागु मर्नी प्रतिवेदनले नेपाल सम्बन्धी तिथिमिति विषय तथा पञ्चाङ्ग निर्णायक समिति मार्फत मिलेन सरकार नु वर्ष दिने क्यालेण्डर प्रकाशित यमागु लगायत नेतना तगु खनेरो नेपाल सम्बन्धी बारे नेतृत्वसँग प्रधानमन्त्री पनि छ ठठगु खन्त तया वसानो वेकअप छ ज्या मैया ढका नेवा आन्दोलनकर्ता तेस ध्याव्याचुङ्गु फुक्सानो प्रतिबद्ध फङ्किगु तर छुन ज्या मैया ढका ढ्याचुङ्गु अवस्था दु ठोइले नेपाल सम्बन्धित प्रयोग यागु नीति आ आन्दोलन त नेवाकिमा ढका माग याना वयाचुङ्गु दु अले आन्दोलन हे माग पुरा जुइ ढका नेवा तेस ठुका वयाचुङ्गु अवस्था दु दुनिया फोहोर शतक चुकावा गल्ली न्हानी लाथी वांछे गोबानी तोतिनु फोहोर वांछ तयाता गो थासे जगो वना फोहोर वांछ या सहर सुचुकुचु यागु ज्या ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु सजाओ तिक जालो बाला दुये दे याता ये महानगरपालिका या सार्वजनिक अपील छेय फोर शतक चुक गली वांछेगु गैर कानूनी ख थथे याटाढासा ये महानगरपालिका छिटा छिन्याडो टका तक ब पिके फो ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु के मिचा गुबले हैं मछले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचेना दिशा पस बने बल हाकू प्लास्टिक या मिचा या पलेसा कप व भुआया मिचा जगह छेला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको सकशिगु मंकासा मेट्रो एफएम वीपी फटिकु अपक्ष खजी सकशिगु मंकागु छ मेट्रो एफएम वीपी फटिकु मेगाजी थुन हुडो विशेष अभियान छिटो हाक्न छ लस्कुस नथ्न जिस रे कृष्ण ज्यापु पाके नेपाया राष्ट्रिय सम्बत नेपाया मौलिक सम्बत देय नाम पलिष्ठ जुयाचुङ्गु सम्बत नेपाल सम्बत नेपाल सम्बत जिन्छ सौ स्विपे रेकुङ्गु लस्ता थौ नुडो विशेष ज्याजवन हाका चुनागु दु नुडो विशेष जाजुले था थासे जुयाचुङ्गु ठो नुडया लस्टाइ जुयाचुङ्गु जाजुया प्रसंग त केन्द्रित जुया सल बेकेगु जी छिगु ट्वाले गामे नगरे सहरेन नुडया लस्टाइ जुनाचुङ्गु जाजु विषयले छि प्रत्यक्ष रूपमा जानकारी न ब्यादि भई मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी ठो इले मध्यपुर थिमी या शङ्करधर चोके वनाडिगुडुम अले वेक अन शङ्करधर झ्वाटा माल्यार्पण यागु ज्याजो ट्याटोगु विशेष समारोह यागु ज्याजो ट्याटोगु अन्य विशेषण प्रत्यक्ष रूपमा स्वापुटिया छिट कनेगु जी अथे यहाँ बसन्तपुर लागान विशेष समारोह जी वनाचुङ्गु भिन्न सांस्कृतिक र्याली सहित ठुक विषय त केन जानकारी बिन डकल नापा नुडा लस्ता छिगु नीति छगु भेटुना सन्देश बिगु त नुड वो भेटुना सन्देश नापा स्वापुडुगु छपु मेनका अले थौ पौने नौ बजे तक लगातार रूपमा छिट नुड नाप स्वापु डुगु प्रसङ्ग तकया केन्द्रित जुया छिट कनेगु नीति वेगुजी लचना दिशा लस कुशयता विशेष मिनिङ आथन लिपवनिगुजी मध्यपुर थिमी व यी केन्द्रित जुगुजी अथे पास्पी थेनासोपी लिसे सम्पर्क तया स्वाफुटया मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी नेपाल सम्बन्धी विषयले सुख कना दिल छुनुना दिल नापो अन्ज्याजो गुगुथ ज्याचुन धेगु विषयले केन्द्रित जुगुजी अथे छिगुटवाले ग्रामीण नगर सहर भिटुना विशेष ज्याजुले ज्याजुए विषयले जानकारी ब्याधि फै थ्वेजले टेलिफोने स्वाफु डिड गुगडुङ उद्दिन हुसामी जिमी सहकर्मी वेक बसन्तपुर सुरुजुगु र्याली सहभागी जुयाचुना दिगुडु ठौया बसन्तपुर सुरुजुगु ठोर र्याली छुजुयाचुङडु र्याली हेडुङ्गुल या मोडुनी छुजुयाचुङ ठोबिसेले केन्द्र जुया निन्कन भक्ने उडिन जी जोजलपा जोजलपा बसन्तपुर र्याली सुरुजुइ दुङ्गु खा पेन्टुना र्याली राष्ट्रिय समारोह समिति गोरुथाना चाहिँ यही उपति चाहिँ मुख्य र्याली छ, मुख्य र्याली लक्ष्मीको सुरु सुरु थियो र्याली तक्लै निहने मुख गोसा खल या ब्यानर, मुख गोसा खल ब्यानर नाप्न पो चिठी दाजा खल दाजा खलाइ नाप्न पो चिठी दाजुटी खल पुचा पाखे ओजी चौपति न ब्यानर चुनाव ओजी चौधो अठे थाना तक्कै मुलुक चौधो श्रीकृष्ण थियो अब मुनु तो चाहिँ सहभागी त ल्याखो चाहिँ नापत तिन खेले याबले टुलना चाहिँ गुली मुनु सहभागी ज्याचो खण्डु नाप्से उप उच्च ज्याचो खण्डुला श्रीकृष्ण तो पक्का नौले नहुने भू तिन खेले अबले न घाटे मुनु त मुनु खाप अबले त यहाँ आएर झन्डै मुनु मुला चुन्चाउँथ्यो अहिले सौ फरक चाहिँ सुख खन्छु एघारले मनु त यस्तै मुला चुन्चाउँथ्यो नापा नउठे मनु जाउँ खा नापा तिन खेले जाउँ पछि घो त सार्वजनिक सभा छ हिउँदा सार्वजनिक सभा ऊ सार्वजनिक सभा आएको छ मनु चाहिँ भागा र्याली चाहिँ सांस्कृतिक झुलो चाहिँ भोटे केजी पनि उपस्थिति मनु खाउ छ तुलसी राख्छ तर आफूलाई उपस्थिति झुल्थे खन्थ्यो तुलसी ठुलो धबु गोइताउन चाहिँ कसमा भाग गोइटाउँथ्यो अनि चनी लागिन मेरो चाहिँ आफूलाई व्यवस्था जस्तो सम्भवतः हिँडे त छनी ल्याएको थियो अब पलक निपा चेनीको उल्लेखको मूल त चेनी भयो यो चेनी किन निभालन अथवा समय शास्त्री फेमालीको अथवा चाहिँ टक्कर तानेको चेनीमालीको अवस्था खालि म श्रीकृष्ण हो उदिनजी पलक लिपा छिली साख्न सम्पर्क आठ थिमी पाकि सघाउने छिटो युग शुभ वेगख उडेन हुसामी आ मध्यपुर थिमी पाकि सघाउने मध्यपुर थिमी या स्थानीय अनुया पत्रकार नप राष्ट्रिय समाचार समिति पत्रकार वेक मध्यपुर थिमी चुनाजी मध्यपुर थिमी लाग्या मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी प्रमुख आदित्य जुना चुङ्गो ज्याजोइ विषयले जानकारी काग पाक्ने रत्न श्रेष्ठजी जोजोलपा मध्यपुर थिमीपट्टि ठो गु ज्याजो ठाउँ मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी प्रमुख आतिथ्य जुना चुङ्ख छुजुया चुङ्गो दामको न ए ठाउँ राष्ट्रिय विभूति संगठन शाखा प्रतिष्ठान आयोजना राष्ट्रिय विभूति संगठन शाखा प्रतिमा मालेर्पण ज्याजो डु वो ज्याजो वो ज्याजो खे मु पाहा ज्या मन्त्री प्रतिषद अध्यक्ष खिलराज रेग्मी ज्यू खन झ्याते टेङ्गुडु सवा नौ बजे ठिक सवा नौ बजे भएका ठन झ्यारी उकी लागि छन् फुक्क तयारी ज्याजो लु सवा नौ बजे तिनी आमकुन चाहिँ ज्याजो सुरु जुझु ल हजुर हजुर हजुर अहिले मनुटै उपस्थिति सुझिया छौँ मनुटै उपस्थिति व्यापक डु छन तयारी लागि पूर्ण रूपमा तयारी सम्पन्न जी डुङ्गुडु मन्त्री व्यवस्थापन एकदम बालका झकास रूपमा ज्याचुडु अहिले सरसफाई उके चाहिँ फुक्क सरसफाई मन्त्री व्यवस्थापन अतिथि सरकारी लागि छुट्टाछुट्टी कमिटी त्यसमा ज्याजाचुडु पठेनटो सिङ्गार पत्राचार समिति चियापान व्यवस्थापन फुक्क ठाउँ ठाउँ छुट्टाछुट्टी व्यवस्थापन पुचख ज्या यहाँका चङ्गुडु डब्ल्यु चाहिँ मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी सवा नौ बजे ठिङ्कवी अन लिपजको औपचारिक रूपमा ज्याजो सुरु रे हजुर हजुर हजुर शङ्करदर शाखा प्रतिष्ठान पाखे चाहिँ धेन्डोसँग यहाँ नचङ्गु ठुलो ज्याजो ख ठो ज्याजुले मन्त्री परिषद अध्यक्ष ठाउँ उपस्थिति जीवपट्टि ढ्याबले चाहिँ सवा नौ बजे जीव खस मेमेपी न उपस्थित जीवपट्टि मन्त्री त उपस्थित जीव ज्याजो डुकी छुटु खास मेमेपी राष्ट्रिय योजना आयोग उपाध्यक्ष डाक्टर रविन्द्र कुमार साक्य अठेनटौँ पर्यटन तथा नागरिक उड्डयन मन्त्री राम कुमार श्रेष्ठज्यू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव सुशील घिमिरे अठेनटौँ प्रधानमन्त्री सचिव तथा यस प्रतिष्ठानका सल्लाहकार राजमान सिंह मल्ल अठेनटौँ राजनीतिक पार्टी विभिन्न नेता डाक्टर त्रिरत्न मानन्दर इतिहासविद जगदीश चन्द्र रेग्मी लगायत फुक्क नेता त अनि नेपाल सम्बन्धी अग्रज व्यक्तित्व छन् झ्याडी आमकुन चाहिँ औपचारिक रूपमा जुई ढङ्गा मन्त्री परिषद अध्यक्ष रेग्मी सम्बोधन नै नदिएको ज्याजो त्यहाँ दुःख छुख खास खास सम्बोधन टाइम मरुली चाहिँ सम्बोधन मजै फोरको ठाउँ तर सम्बोधन छकोजलाई यही जिल्ला डेन्डोसँग आमकुन चाहिँ याना वया चुङ्गु डु अहिले मन्त्री परिषद अध्यक्ष कार्यकारी प्रमुख वया चुङ्गु अवस्थ डु नापा प्रधानमन्त्री त लगातार वया चुङ्गु डु नापा आयु तुलना चाहिँ भिन्न छुजी थिइन् यापट्टि स्थिति खण्डु नापा गठिक अठिया जुया चुङ डु कि छुजिया चुङ डु नापै वा तुलना वा आयो तुलना ढाबले भइज चाहिँ अझ नेपाल सम्बन्ध यो आन्दोलन ढ्याउ खस चाहिँ पटिज खस्के जो खण्डो वो चाहिँ उपस्थिति वो छन् यो चाहिँ कार्यक्रम यो ज्याजो त मध्ये नापा चाहिँ उत्साह बढे जो आठ ठाउँको नै पटिज चाहिँ कम ज्याउ खण्डुका तपाईले चाहिँ उत्साह कमजोर गर्न चाहिँ संविधान सभा चुनाव मंगसिर 4 गते जुन छौ कारणैना चुनाव केन्द्रित जो कारणैना थुके सहभागिता कम जछौ जगमखला वन छगोल वन खेपु तर मेउ चाहिँ नेपाल सम्बद राष्ट्रिय सम्बद या झिसा चाहिँ जुन रूपमा मानिन्छौ र वो नेपाल सम्बद र राष्ट्रिय सम्बद या हो अनि विभिन्न ठासे छलेबिले या हो लागि चाहिँ सरकार मान्यता बिदुङको जुज्यान ठुइत पटि चाहिँ उत्साह कम जुठे ठन सुसु मन्तेसा सहयोग रुका रत्नजी लिपलिप आफ्नोसित सम्पर्क या मन्त्री परिषद अध्यक्ष हामको उपस्थिति जीवले वेकल नोना डीको ज्याझो विषयमा पाखे जानकारी काबिजसित आइतो बेसुबा वेको ख रत्न महर्जन वेको पत्रकार ख वेको लिसे मध्यपुर थिमी मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मिया प्रमुख आतिथ्य जोना चुंगु नुनो विशेष ज्याझो प्रसंग केन्द्रीय जुया सल बेगु जुल मध्यपुर थिमी संगदर चोके ज्याझो जोना चुंगु ठौ नेपाल सम्बद या नुड 1136 चिन्छसौ स्वीपेर क्यंगो लस्ते विशेष ज्याझो ख न्याका छुना था थासे सोनिगले न्यंकम यिनो ज्या चुंगु दु यि धाबले विशेषना काठमाडौं महानगर दुन्न रैली सुरु जुइ तुंगु अवस्था दु यी बसन्तपुर सुरजुगु ठुगु रैली आ सांस्कृतिक झाकी सहितिया रैली निहाय ढुङ्गुगु दु अले सांस्कृतिक झाकी सहितिया रैली बसन्तपुर ठेन्नुङका मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी सम्बोधन नदीगु ज्याझो त्याटोगु अवस्था दु उकी यी पाखी आ केन्द्रित जुइ यी पाखी भने यी सांस्कृतिक झाकी सहितिया रैली गुगु ठाउँ ज्याचुङ दु जिम सहकर्मी उड्डिन नुसामिदी बसन्तपुर लागा ज्याचुङ रैली प्रत्यक्ष रूपमा सहभागी ज्याचुन दिगु दु उकी वेकै त टेलिफोन सफुटिया अन्य अवस्था विषय रैली सहभागिता नाप अन सांस्कृतिक झाँकी नाप नाप तयारी गुगु ठाउँ जुयाचुङ डुन अले मनुटेउपटि गुल्तक उत्साहित जुयाचुङ डु ठेगु विशेष केन्द्रित जुया नेनकने यागुजी नुड विशेष ठो अभियान छि निरन्तर रूपमा साथ बियाचुना दिगु डुम नुड नेपाल सम्बद 1134 क्यङ्गु लस्ट्याम स्वनिग न्याङ्क जगमुखु स्वनिग या नेवाटेको बस्ती बस्ती गाँ गामे अझ स्वनिगल पिनी वनचोपी नेवाटेसँग अझ देशमा पिनी अन्तर्राष्ट्रिय जगटेन ठिटी थासे वनचोपी नेवाटेसँग नुड लस्ट्या ठिटीको ठाइ ज्याझो नाचुङ समाचार वयाचुङको अवस्था दु नुड दैगु छगु नेपाल सम्बद या ल्याखम करिब 34 वर्ष झन्सेन ह्याकुगु छगु अभियान ख भिन्टुना अभियान सांस्कृतिक झाँकी सहित या ठो अभियान अभियान निरन्तर त बिगु छले नेपाल सम्बद या प्रवर्तक संकोतर साखवाइट राष्ट्रिय विभूति घोषणा या ढुङ्गुको अवस्था दुसा नेपाल सम्बद त राष्ट्रिय सम्बद्धका राज्य घोषणा या ढुङ्गुको अवस्था दु कि आन्दोलन कथन ह्याका चुङ्गु ठुगु अभियान या त निरन्तरता ब्याचुङ्गु दु नेवा दुकमुखु नेवा मुखपिनसन ठुके सहभागिता केना चुङ्गु अवस्था दु नुडो विशेष ठो अभियान छि निरन्तर रूपमा साथ बेच्न दिगु अले छिन कनाडिफै छिगो ट्वाले गामे नगरे सहरे नाप बस्ती बस्ती गुगुथन नुड या लस्ट्या ज्याझो जुन चुङदु ठो ज्याझो विषयले तपिङको छि जानकारी बेदिभै ठो झोले टेलिफोन सपोर्ट डेट गुगुदु जिम सहकर्मी उदेन नोसामी गु बसन्तपुर लागा न्यागु र्याली सहभागी ज्याझो दिगुदु उदेनजी उदेनजी र्याली घुन्छन सांस्कृतिक झाँकी सहित र्याली रैलीलाई ठुलो झाँचाउँदो र्याली ठुलो झाँचाउँदो श्रीकृष्ण जो तपाईँले सम्भवतः छ र्याली जेठल बस्नु पुरै चुल्नुहुँदो खाएर आफ्नो चाहिँ र्याली झन्यो भने त कसैले थाको कसैले चाहिँ भाग खलाउँदा उयो चुन्चाउँदो अहिले आफूलाई तर भाग खलाउँदा चाहिँ ठुलो झाँचाउँछ कारणलाई त अनुमान नौका त्यो र्याली सम्भवतः छिमा र्याली झाल चुचाउँदो तर र्याली चाहिँ उनी नापाली पाठे नापा चुस्ता फ्युचर किङ्कले चाहिँ यो सार्वजनिक जाजुहरू सार्वजनिक जाजुले चाहिँ छोटी काटो खुली आफ्नो रेलिङहरू छ उनी आफ्नो रेलिङ हेर्न चुचौँ मरो त्यहाँबाट चाहिँ तुलसी त्यो हुँदा सार्वजनिक जाजो बस्नु पनि दिएको कारणलाई होइन तपाईँ र्याली सबै फुलो झन्चाउँदो तपाईँ र्याली झन्चाउँदैन मुख्य र्याली भोटेकाटमा उयो चुन्चाउँदो र्याली भोटेकाट त्यो के तिनचा पाखे अथवा नेसन पाखेमा उयो चुन्चाउँदो छ डक्लु डक्लुमा चाहिँ तपाईँ र्याली विशेष जना चाहिँ छ च्यासमा पाखेमा र्याली भोटेकाटो उयो चुन्चाउँछ अनि डक्लिमा जान्छौँ कारण सुनेस चाहिँ त्यसमा फुलो झन्चाउँदो श्रीकृष्णको ठुलो ज्याझो कथा चाहिँ बसन्तपुरै थिङका छोगु विशेष समारोह जी विशेष समारोहले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी चाहिँ सहभागी जुएदी वेक्लो सम्बोधन दिएका खुबु वास्तविक ज्याझो गुगु त त्यहाँ तौटो हजुर जगेर हेर त खेल सामान्य कारण खेलेवा चाहिँ मुखुजना यहाँमा कारण मुखुजै थिए जोले विशेषजना चाहिँ तल पचर हो ज्याझो चाहिँ त्यो ज्याझोले खेल नपली पठाए चाहिँ कहाँ आएको ज्याझो चाहिँ मरो योजना समारोह समिति घोषणा सार्वजनिक ज्याझो हो उसी चाहिँ उदिन जी आजको डिबाकाय डिपार्टमेन्टका अध्यक्ष नाख्नसित नब्लाय पाके वे छिटो सम्पर्क ते ठोज रैली विषयले निरन्तर रूपमा ग्वाल यान सुना डिगुडुस न ठोकना सुना डिगुडु आ छिटो यो कुछ बार वेको ख उदिन हुसामी जिमी सहकर्मी वेकली सला बेकुक जुल वेकली सिन्जिनको नेनुक जुल थाटासे ज्याचुङगु नुड रैली मध्ये केन्द्रित रूपमा ज्याचुङगु यी या थो नुड रैली भिन्टुना रैली गुक थासे मन्त्री परिषद अध्यक्ष खिलराज रेमी मु पाँच यदिगु ज्याचो त्याटगु ओ विषय त क्या कन सुनुक जुल आधासा हाक्नु नुड विशेष कथौ ठो छपु मेनिङका छोना अनलिपा थाटासे ज्याचुङगु ठो नुड या विविध ज्याजोय विषय क्या चिन तपिङको जिमट कनाडी भई उगेन्टी आसन एना छोना लुमतरा छुगु थासो लुमतरा युग युग या महापुरुष युग युग या महापुरुष ओहे खजीमा शंख दर्ता पा किंगु थासो लुम तारा छुहे मत से दे अगुनिंती धन या त्यागी तोहे खजीमा शंख धर सखुआ तोहे खजीमा शंख धर सफा क्युंगो थासा लुम्हा तारा नेपाल सम्बन्धी प्रवर्तक संगतर साफा या लुमन्टी चेतोगु ठो मेख छिटनेङ गुजु छैजले टेलिफोन सफु दे दुगु गुदु सा नुड या थो नुड या लस्ते जुगु ज्याजो विषय जानकारी बिगुनिति जोजोलपा भि सुत हेलो जोजोलपा बन्धु दत्त का ख दै बन्धु दत्त जी थो बुङमती बुङे चाहिँ छुजे चुङडो हुनै रैली विषयले आ थन्न चाहिँ आज ठो च्यात्रत्या इले थन्न न चाहिँ छ पिन्टुन रैली दु आ छ चाहिँ जी पिन्टुन पतन नया चाहिँ छुन आइ न्यात सु ख त चाहिँ अले छ चाहिँ बुङ न्याना चाहिँ आज ठो आ गनगन चाहिँ छुन केवा उपस्थित दु आ अनन्यङ्कन चाहिँ छौ पनि दोसा चाहिँ अहिले यो चाहिँ उखे अगरेन नन चाहिँ छ मोटरसाइकल र्याली या त सौँदो अहिले आएको थिएँ थ थनिया कि तो पस पस पिनिए तो दान लानाते हैं लेते हैं थों आज ये तो आज चीज जहाँ तो सारे चीज़ आज नेवर संस्कृति की जैसों ना तो इन यात्रा सनातन दो का रहे अलेट थोड़े चीज़ अलेट आज क्या इलेट तो नहीं रहे जो चीज़ जानकर बैठे चले को कुछ बैठ वे कहा बुंगा बंदू फन्ना दिख दुला बंदू वे कहा आना बुंगे जो चुंगु पटी जो न चुंगु भीतुना रियली विषय तो क्या जानकर बैठे दिख दुला अठे छिव जान टेल फंडा सा जिंगु स्टे फन्वर चार दुई तीन दुई सात तीन पांच चार दुई तीन दुई सात तीन छाले फन्ना दिशा अले छिगु थासे दू अन भीतुना रियली गुगु थ जुंगु दू नू डे लस्ते ठोबिसले छि प्रत्यक्ष रूप जानकारी बैठी पई छि सहभागी जुया चुना दिगु छि खंका चुना दिगु ठो न्यंकुन चोपी सकल सित न्यंकिगु नीति छि ठो अभियान साथ ब्यादि दिगु बलसना कयातना जिगु सिदे फोन नम्बर 4232735 4232736 ले फोन नदिस अले जानकारी ब्यादिस नुडो विशेष ठो अभियान नुडो विशेष ज्याझन झका चुना गुदु नुडा धबले नेपाल मौलिक सम्बन्ध नेपाल राष्ट्रिय सम्बन्ध नेपाल सम्बन्ध या बारे नेपाल सम्बन्ध या त राष्ट्र मान्यता बिदुंगु गुदु अले नेपाल सम्बन्ध या प्रवर्तक शंकर साखवाई तो राष्ट्रीय विभूति न घोषणा यह ढंग को अवस्था दूं नूडे लस्ते सुनी गया है ठसे खोपे मध्य पृथ्वी ये येले किपु पांगा चोबा टोखा थशी जल नप ये या दक्षिण पश्चिम लागा गां गामे अठे बुंगे निशे ठा ठासे सांस्कृतिक झांकी सहित या रैली गण जुआचुंगडू गण यागु तैयारी जुआचुंगडू छी ठो इले मेट्रो एफएम जना सुना दिगुडू अले छी जानकार न बेदी भई छिगु ठासे नुडो गुगु था हना चुंगडू नुडे लस्ते गुजोगु ज्याझो जुआचुंगडू अन मुन सहभागिता गुलित जुआचुंगडू धिगु बिसेले छी कनादि भई नेपाल राष्ट्रिय सम्बन्ध नुड नेपाल सम्बन्ध 1134 क्योङ्गु दस्ते मन्त्रिपरिषद अध्यक्ष निसिकया राष्ट्रपति टकन भेटुना सन्देश बिगु ज्यान याना दिगु डुम अठे ठिठि राजनीतिक पार्टी नेतृत्वसँग भेटुना सन्देश बिया दिगु डुम थैचोले सु टेलिफोन सपु दे डुङ्गु डु एकलन जानकारी बिदजी जोजोलपा भिस ठ हजुर जोजोलपा जोजोलपा सुनेको न थे जे बुङ राकेश साके बुङ राकेश साके हजुर बुङ्गे जे चुङ डु दैदिस आठ भिन्डो रियाली वन दस तयार ज्याछु न गा अ छु थास सुरु जितो हजुर गुगु थास सुरु जि बुङ्गया ताउ भरे छु पा बुङ्गे यु गुगु थास सुरु जि छु थास सुरु जि अ आठ बजे जितो कर्णामे बालो गा कर्णामे बालो सुरु जि अ गुली मुनु सहभागी ज्याछु डु आ लन्डन नगन चिनि मुनु मुना कुन्छिन गा नगन नगन मुनु मुना सुन तर निरन्तर रूपमा मुनु त सहभागी जुई रिङ्गा ठो रियाली चाहिँ नि है आउ अठौँ आठौँ मोटरसाइकल ऱ्याली जे हामीलाई मोटरसाइकल ऱ्याली अहिले अनि विभिन्न भाषा खबर तयार उयो होगा अब जानकारी अनि संस्कृति कार्यक्रम छ न हामीलाई अनि उपलक्ष्य चाहिँ यही युग जानकारी छिरहेको कुछ भए हजुर हजुर वेगन जानकारी बेटी बुङ्गे विषयले अथे छिन जानकारी बेटी ठिक भलसकै छै आफ्नो नुडय लस्ता ठोसपछि त मिनिङ गचना नुड विशेष ठो अभियान ठो मिनिङ के धा धा धा ठन सु टेलिफोन ने सपु दे दुगु दु वेकले सेन निकन न सा वेकल जानकारी बिट ठन सहभागी जे दिग जुई फोन न दिग जुई छिन फोन न दितन इना पेना सुन वेकल लिसनिङ कम बखनी जोजलपा भिसु त जोजलपा भिसु त विश्वनाथ जी जी विश्वनाथ श्रेष्ठ चामा खुसी पाखे बसन्तपुरी दो ज्याजो न्यात्यौँ दो तर झिठन फोनेन कारण छुरा आशा नाप नाप थे सिवान ठौँ जो तो नुदाई पिन्टुना रयाली जी गैर नेवात न यक्को खौले जब फोनिया मास्टो न जी फोनेन गैर नेवात हामीले गजबी मुनु त वयाचौँ खण्डो हजुर गजबी वयाचौँ खण्डो विशेष न गैर नेवात खासेना झन् काठमाडौँ चन्द्रपे खासेना अब ब्राह्मण क्षेत्री राई नि राई लिम्बु मगर चेन्यापी यो कुन उपस्थित जो खाना अलि जिरा धामास्ति हो कि आ नेपाल सम्बन्ध चाहिने नेवा त्याहरूको मुख सम्पूर्ण नेपाली त्याहरूका ढामाल अलिकति निगा निगेन यक्कै एफएमए नहुना अन्तर्क्रिया नयाना ठो चिज चाहिने छिमसँग चाहिने राजधानी जानलाई चौकसी उठाएले आ थनय उत्पन्न जो चिज मौलिक सम्बन्धी त चाहिने छिमसँग बहिष्कार या अथवा नेवा त्याहरूको खरका संकीर्ण विचार याम केरका त्यही अहिले इन्सान अपय नसकारात्मक खाना जिला ठों टाइम उपस्थित खाना जी एक समय लेता है विशेषना चाहिँ वेक अप चाहिँ थप्नु वस थविए चाहिँ जातीय बुटी वस अपनावे चाहिँ खण्डुकी या ब्यानरले जनावे चाहिँ खण्डुकी छुटु खास जितना बसन्तपुरी व चुका चुना खनन चुना उली छिन धाक तिगर मोटो नेवा मकपी चाहिँ उपयना थथौ बुटी कठयो पहिरन वस अपनावे चाहिँ खण्डुकी या ब्यानर सहित छ नपलिबा गठे ख अटक ख ब्यानर सहित वया छुन्दो हजुर होइ छुन्दो रैली दो मक ब्यानर ब्यानर जनावे छुन्दोला मरो बिनर मरो तर उपस्थित चाहिँ नि दुका उपस्थित चाहिँ एक डोज ल हजुर छि जानकारी भेटले छिटै एक शुभ एकदम शुभ वेको ख विश्वनाथ श्रेष्ठ वेकल यही बसन्तपुर रेली हागुबुटी गु बसन्तपुर लगान हागु रेली नेवामुख बिन व्यापक रूपमा सहभागी जुएचुङ दुर्गा जानकारी भेटिएको जुल आ पल्ख मिनि ठुनुड सम्बन्धी मेन आफ्ना हाक्न छिट नाप्ला भए लचना दिसन भिन्तु न सुन्तिया भिन्तु न जकवै उठो नख सुन्तिया मपुजा सुजुलाग्नु टेलिफोन सपोर्टे डुङ्गुडु जिम सहकर्मी उडेन हुसामी बसन्तपुर लागा निसे सुरुजुगुपटि भेटुन र्याली अन प्रत्यक्ष रूपमा छिटा जानकारी ब्याचु नडिगुडु आछि त बसन्तपुर पखेच कयङ्के उडेनजी ठोइले छि गर्न दि बसन्तपुर लागा दि या चाहिँ र्याली नप्न पनि दि गरेका तपाईँले औपचारिक समारोह चाहिँ लगभग 10 बजे तक दुने चाहिँ जुबुटी सम्भावना खण्ड त रेलवे पछि अवस्था सेउ खस आफ झनै झनै पौडी मौर्य हरारी जिरो पौडी मौर गाटाहरूले सानो गाडी झ्याके घाटको निवास समारोह समिति पछि यी व्यक्तौ ख यी कथन सबै खोची निपाएर रेली ल्याउ त खोची निपा रेली ल्याउ कारण होइन त्यो रेली सम्भवतः 10 बजे सुहाली हो त्यो भूप सार्वजनिक सभा जी हो सभा जीपछि सम्भावना तस्करै मोहजर खन्देश गर्दै कारण अध्ययन तपाईँको रेली हुन्छ जति मनुत झस्न त हुन्छ मकसे बाघ जनाउन चाहिँ चले दाम होछे गुसिया पार्टी अथवा बाघ खलाइ पार्टी त पी नाइन राखिन् अथवा वर्ष पहिला फले बाघ जनाउन पेट्रोल जे खला चुनाउँदै सिर्केको छ चले खोज छैपछि सार्वजनिक सभा 10 बजे सिरानी हो त यहीपछि सम्भावना तस्करै म खण्ड चुनाउँदो मनु त चाहिँ घुस सहभागी जुवाचौँ नक्ती विश्वनाथ जी फोन ना छुट्याइदिउ आशा नेवामुख पिन सहभागी जुवाचौँ खनिडु र चाहिँ धैर्यु छु अठे नेवामुख पिन चाहिँ सहभागी जुवाचौँ खल कि गति ख विषय जानकारी भेटिला हजुर अब सामान्य निर्णयको जातिर अङ्गीकार निर्माण गर्दाखेरि जसमा व्यापक रूपमा सञ्चारमा चाहिँ पैसा तपाईँले सामाजिक सञ्चार पैसा दिन्छौँ त्यो कारणले सचेत तपाईँले लास्ट लाटा आनन्द उनीहरू गएको जेठमा दिएको अथवा चाहिँ पश्चिमको पेसमा दिएको थिएँ भुकेमा झन् खुलित गर्दाखेरि यसरी ल्याएको दिन्छौँ मर झन् झन् जो अन्डाको हातकै ल्याएको सेवा खुवाउँछ ब्यानर त देखाउने झन् खाना चुनाउँदा भाषामा म ल्याएको छैन ब्यानर खर्च चुनाउँछु देखाउने बस्ने पुगे डब्लुसी चुनाउँछु डाइरेक्ट सुझ्ने झन्ने भन्नु को ब्यानर चाहिँ छिपिनसम्म अनुमान दिएपछि अझै न्यूले मेरो उयो मानेपछि ब्यानरमा छिपिन्छ अनुमान दिएपछि यदि ब्यानर सुने सङ्ख्या तिर्गा झाटो चाहिँ तपाईँ खाएको सम्भावना खरिदो श्रीकृष्ण हो बाजौँ खलोतेपट्टि उपस्थिति ल्याखौँ गुली डुलेछ बाजार खोलाइ उपस्थितिमा मैले लेखाउँ जति बाजार घाट हामीले चाहिँ छिन तिन महिना चाहिँ नेसाले छपा ब्यानरे छपा बाजार भयो मक्सद त्यो ब्यानरले लिउने मसिन निवा बाजार भइछ अनि अपोले ठुग च्याग तपाईँको धा बाजार त थालो पनि थुमे बाजारमा अझै तेलुवा निवा निसे तेलुवा तपाईँको फुवा तपाईँको बाजार थालो पनि अझै म्यासी बाजार त डो पछिमा त डो अपोले भित्रजना झ्याउ खोजेला जब बाजार जाने थिमे बाजार पनि अझै एउटा धा बाजार तपाईँले अपोह थालो खाने उनी बाजार चाहिँ ल्याएको चाहिँ सेउ खस प्रत्येक जहाँ गुठी खला पुग्छ जातीय खला पुग्छ त जुन जप्सेपछि पासिँदैन स्याम्सेर पासिँदैन अथवा चाहिँ उडाएतिर पासिँदैन अझै साठी भन्दा चारपछि जुन त ठुलो बाजा हुने कि बाबा खला पहिले जति छ त्यो पनि जस्तो थिमे बाजा हो म्याकी बाजा अझै धाबाजाको नि खि खाना नहुन्छ पनि या अझै पछिमा खाना भएन यहाँ चुकाउँदो अझै झ्याउ खसले झापुमाको चिन्ताउन झापु बाजा चाहिँ सेका थिमे बाजा सेका धिमा बाजामा खालो खण्डले स्वतस्फूर्त रूपमा अन्डर क्याम्पस साहित्य पालाइ दिन्छ त्यो क्याम्पस चिन्ताउन चाहिँ धिमे बाजा त खालो दिन्छौँ कृषि कलाकार त्यसमा बाजा त खालो दिन्छौँ चाहिँ झिउ खालो चुनाउँदै श्रीकृष्ण चाहिँ यसो ल्याएको सेवा खस बाजा उपस्थिति चाहिँ काकै अझ झ्याउ खसलाई ठो सांस्कृतिक रैली भिंटुना रैली जेचुंगु दुजी नुडै लस्ता भिंटुना भिंटुना दगा नार ठेका वना चुंगु भिंटुना मिहाला वना चुंगु बाजन थाना वना चुंगु छि खंका चुना दिगु दुजी छि फोन न दिफै जिमकुस दे फोन नम्बर 423 2736 ठाया विशेष ठो जाजो जचुंगु प्रति छि खना दिसा अले ठगु नुग खना कना दिसा बिन्दुना संदेश न बिया दिसा नुड क्यंगुडु नेपाया राष्ट्रिय सम्बोध नेपाल सम्बोध नेपाया मौलिक सम्बोध नेपाल सम्बोध विश्व गणन जोमुडुको सम्बोध नेपाल सम्बोध गुलिन विश्व मेमेगु सम्बोध दु अपोइना धर्म नाप सम्बन्धित जचुंगु दु धर्म गुरु नाप सम्बन्धित जुए नात्या दगु युया चाहिँ छु जाति विशेष नात्या दगु या राजा महाराजा पिनुगु नाम पलिष्ठा एना तगुडु स्थापना एना तगुडु अले वे नाम सम्बद्ध सञ्चालन जचुङदु तर नेपाल सम्बद्ध जुग थजौगु सम्बद्ध ख गुगु सम्बद्ध देय नाम पलिष्ठा ना तगु गुगु सम्बद्ध छम सर्वसाधारण नागरिक देय नाम पलिष्ठा यागु अले राष्ट्रियताय भावना नप स्वना चुङगु थो मौलिक सम्बद्ध नेपाल सम्बद्ध त राज्य मान्यता बिमाठगा नेवटेस आन्दोलन यागु भेटुना आन्दोलन यागु करिब चिन्पेद तथा चिन्पेद न्ह्यनिसि न्ह्याका चुङ्गु ठो आन्दोलन छौको ठया सफलता हासिल लेना चुङ्गु मडुगुन मुखु सफलता हासिल यागुले नेपाल सम्बद्ध प्रवर्तक शंकरधर साक्वाइत राष्ट्रिय विभूति तथा राज्य घोषणा या ढुङ्गुको अवस्था दुसा अठे नेपाल सम्बद्ध त राष्ट्रिय सम्बद्धका घोषणा या ढुङ्गुको अवस्था दु आ छत ल्याउदिनी मुख नेपाल सम्बद्ध त राज्य प्रयोग यागु सन्दर्भ नेपाल सम्बद्ध त राज्य गुगुथ प्रयोग यालेसा आ दु भिन्टुना आन्दोलन ठो सांस्कृतिक आन्दोलन या माग जुयाचुङको प्रसंग मन्त्री परिषदले अध्यक्ष सरकार गुगुथ थ्विका चुङ दुलेसा ठो अवक्षिन अले झिने टोकी दुने वेकपिनको ढापु त स्पष्ट ज्यावै वेकपिन छ मध्य पृथ्वी छ्यामोजीमा चाहे यी छ्यामोजीमा वेकपी सहभागी ज्या वेकपिन छ थगु मन्तव्य अर्थात् विचार तै गुइले ठो भावना त पिबै ठो भावना पिबया जनता या न्ह्याउने वै उखी जनता त्यसो आ गुकुथ हुनेको ठिक विषयले ठिका चुङ्गु दुठेको केन्द्रित ज्या ध्यान त्या चुङ्गु दुन नेता थी सकले जाए भिंतुना दु भिंतुना नुकुदाया भिंतुना भिंतुनाया साइना जीने पामी वही चुना न्यवा समाज दुने न सेने नु छि समस्ते त न्यवा भए हक न न्यवा भए तनाव न न्यवा समाज दुने न सेने नु छि समस्ते त न्यवा भए हक न जुइ मखु थन तध छि ध छुन मा भए ओ जीवो सकले जाए थके नेवा भै भिंतुना दु भिंतुना नुगुदाया भिंतुना भिंतुना या साइना जीने पामी वैचुना भिंतुना दु भिंतुना नुगुदाया भिंतुना भिंतुना या साइना जीने पामी वैचुना जाति रीति थिति छी गुखा मसीका लैनु छी सन्यवा भै थजा को जाचीका भाषा तिरति तिति जिगु खामुसिका ल्यानु छि सन्यवा भै थजा कोजा चिका भाषा मासा जाति मई जाति मासा भाषा मना चुनी नेवा भै झिसक सीना लासा भिंतुना दु भिंतुना नुगुदाया भिंतुना भिंतुनाया सइना जिने पामी वही चुना भिंतुना दु भिंतुना नुगुदाया भिंतुना भिंतुनाया सइना जिने पामी वही चुना युगो निसे तेला तगु छिगु नेवा भै थो भैयात नुने ता छी सकले जाए युगो निसे तेला तगु छिगु नेवा भै थो भैयात नुने ता छी सकले जाए भिंतुना दु भिंतुना नुगुदाया भिंतुना भिंतुनाया सइना जिने पामी वही चुना भिंतुना दु भिंतुना नुगुदाया भिंतुना भिंतुना दु भिंतुना नुगुदाया भिंतुना छिद अबक्षिन भिंतुना दु भिंतुना देससे ठों अथन लिपन छुमछुमित विशेषण नुदय लस्तय मेनिंग गुनि गु थ्वेंटी बायावनि गु उजफनातना प्राविधिक रूप मा ग्वालन दि पूर्ण महर्जन नपन जिस्तो कृष्ण जपेट उनि गु उजफनातना ठों त बे सुबे बस खुशी आए वा बस खुशी आए वा नेवा नेवा जी नेवा हकों जुया नेवा नेवा जी नेवा नुदाया लसताए लस खुशियाए वा नुदाया लसताए लस खुशियाए वा नेवा नेवा जी नेवा पजुया ने पानी डज की जा ताता के पी दछुया ने पामी दज की जा सकले मुना ने पामी दज की जा सकले मुना लस खुशियाना धौ सगो जोना धौ सगो जोना नेवा नेवा जी नेवा हपजिया लस खुशियाएवा लस खुशियाए वा लस खुशियाए वा लस खुशियाए वा थे सदा थे मुना लस खुशियाए निवा मुना थे सदा थे मुना लस खुशियाए नेवा मुना लस खुशिया ये वा लस कुश याए वा लस कुश याए वा नेवा नेवा जी नेवा हपज या नेवा नेवा जी नेवा भिंतुना तो भिंतुना नुगताया भिंतुना भिंतुना या साइना जीने पामी वही चुना भिंतुना दु भिंतुना नुगदाया भिंतुना भिंतुना या साइना जीने पामी वही चुना युगों ने से तेला तागु जी गुने वाभै थोभै यातन होने ता जी सकले जाए युगों ने से तेला तागु जी गुने वाभै थोभै यातन होने ता जी सकले जाए भिंतुना दु भिंतुना नुगदाया भिंतुना भिंतुना या साइना खुंगु थसं लुम तरा खुंगु थसं लुम तरा युग युग या महापुरुष युग युग या महापुरुष पोहे खजीमा शंखधर साक्वा खिंगु थसा लुम तारा खधर साखा किंगु थसा क्यों गुथा सो लूमत शंखधर सख्वा खिंगु थसा लुम तरा